درويش اجمعين. اللهم صل على محمد وعلى ال محمد. वेद तेजात की तबलीगे सरापा तुम हो, जिसकी हर लहर है तौहीद वो दरिया तुम हो, वहदते जात की आरजू आदमो ईसा ने तुम्हारी की है आरज़ू आदमो ईसा ने तुम्हारी की है, कितने मासूम रसूलों की तमन्ना तुम हो, कितने मासूम रसूलों की तमन्ना तुम हो, वहदते जात की एक एक बात ज़माने पे असर करती है, एक एक बात ज़माने पे असर करती है, हक़ी आवाज़ हो अल्लाह का लहजा तुम हो, हक़ी आवाज़ हो अल्लाह का लहजा तुम हो, वहदते जात की कोई सानी तुम्हारा न खुदा का है शरीक, कोई सानी है तुम्हारा खुदा का है शरीक, जैसे एकता है खुदा बंदों में तो एकता तुम हो। जैसे एकता है खुदा बंदों में तो एकता तुम हो। वहदत-ए-ज़ात की तबलीगे सरापा तुम हो। जिसकी हर लहर है तौहीद वो दरिया तुम हो। जब इश्क सिखाता है आदाबे खुदागाही, जब इश्क सिखाता है आदाबे खुदागाही, खुलते हैं गुलामों पर इसरारे शहंशाही, खुलते हैं गुलामों पर इस रारे शहंशाही। अतार हो रूमी हो राजी हो गजाली हो, अतार हो रूमी हो राजी हो गजाली हो, राजी हो गजाली हो, कुछ हाथ नहीं आता बे आहे सहरगाही, कुछ हाथ नहीं आता बे आहे सहरगाही। ए तायर लाहूती उस रिज़्क से मौत अच्छी, ए तायर लाहूती उस रिज़्क से मौत اچھی اس رزق سے موت اچھی جس رزق سے آتی ہو پرواز میں کوتاہی جس رزق سے آتی ہو پرواز میں کوتاہی داراؤ سکندر سے وہ مرد فقیر اولا داراؤ سکندر سے وہ مرد فقیر اولا وہ مرد فقیر اولا ہو جس کی فقیری میں بوئے اسد اللہ ہو جس کی فقیری میں بوئے اسد اللہ آئینے جوان مرداں حق گوئی و بے باکی آئینے جوان مرداں حق گوئی و بے باکی حق گوئی و بے باکی اللہ کے شیروں کو آتی نہیں رو باہی اللہ کے شیروں کو آتی نہیں رو باہی جب عشق سکھاتا ہے آداب خدا گاہی کھلتے ہیں غلاموں پر اسرار شہنشاہی